تو دعائیں کریں گے اللہ بس جہنم مت ڈال جنت میں ڈال, اور وہ بھی انشاءاللہ عزیز جنت میں جائیں گے. السلام علیکم, میرا نام مزمل خان. آپ بتائیں گے لاسٹ میں جو دو لوگ لامحدود دوزخ میں جلنے والے ہیں, ایک جو ہے تو کفر ہے اور ایک مشرق, تو مشرق کون ہے وہ لوگ؟ بھائی نے ایک سوال کیا کہ دو لوگ جو جہنم میں ہمیشہ جلیں گے, ایک ہے کافر اور ایک ہے مشرق. کفر کا معنی ہوتا ہے انکار کرنا یا چھپانا, دونوں ہی باتیں ہوتی ہیں, مطلب حق کا انکار کرنا یا حق کو سمجھتے ہوئے بھی انکار چھپا دینا. مشرق کا کیا معنی ہوتا ہے؟ مشرق کا معنی ہوتا ہے وہ لوگ جو شرک کرتے ہیں اللہ کے ساتھ, اس کی ذات میں, اس کی صفات میں, اس کی عبادت میں کسی کو شریک ٹھہراتے ہیں کہ جیسے اللہ تعالیٰ دیتا ہے کوئی اور بھی دے سکتا ہے, کوئی اور بھی لے سکتا ہے, کوئی عزت دیتا ہے, کوئی مال دیتا ہے, کوئی اولاد دیتا ہے, کوئی اچھائی دیتا ہے, کوئی برائی دیتا ہے, نا بہت ساری چیزیں ہیں. اب اگر شرک کی مثالیں میں دینے بیٹھوں تو بہت مشکل ہو جائیں گا, اس لیے کہ آج امت مسلمہ نے توحید کے نام پر جو شرک اختیار کر لی اپنی زندگی میں, اللہ اگر ہم پر رحم نہ کرے تو بہت مشکل ہے. رحم سے مراد دنیا میں ہدایت نہ دے دے اور ہم طریقے کتاب و سنت پہ نہ آ جائے تو کہہ رہا ہوں, ورنہ مرنے کے بعد تو یہ معافی نہیں ہے پھر شرک کی. کوئی بھی کرے, کوئی بھی کرے, شرک کی معافی اللہ کے پاس نہیں. ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء. سورہ نساء میں اللہ نے آیت 48 میں اعلان کر دیا اللہ ہرگز معاف نہیں کرتا کہ اس کے ساتھ کوئی شریک ٹھہرا جائے, ہاں اس کے علاوہ گناہ چاہے تو معاف کر دے. اور سورہ جو ہے مائدہ سورہ نمبر 5 آیت نمبر 72 میں کہا انہ من یشرک باللہ فقد حرم اللہ علیہ الجنہ, جس نے اللہ کے ساتھ شرک کیا اس کے لیے اللہ نے جنت کو حرام قرار دیا. وماؤہ النار, اس کا ٹھکانہ جہنم کی آگ ہے. وما للظالمین من انصار, ایسے ظالموں کو مددگار نہیں ملے گا. اب میں چھوٹے سے اگر بڑے تک شرک کی طرف جاؤں پوری رات بھی مجھے نہیں پوریں گے, صرف گنواتے گنواتے کیا کیا شرک آج ہم کرتے ہیں. ادنا مثال لیجیے, آپ صلی اللہ علیہ وسلم فرماتے ہیں جس کو کسی شگن نے روک دیا, اب شگن نے روک دیا وہ دونوں ہوتے ہیں اردو میں, عربی میں شگن کہتے ہیں, جس کو کسی شگن نے کسی کام سے روک دیا اس نے شرک کیا. بلی سامنے سے گئی تو آگے نہیں جانا چاہیے, شگن. سفید چیز کہہ کے گئے تو نوکری لگ جاتی, شگن. اللہ دینے والا ہے نہیں, کر رہے نہیں کر رہے, کر رہے نہیں کر رہے, بتائیے آپ. کسی شگن نے کسی کام سے روک دیا, آج منگل یہ کام شروع نہیں کرنا چاہیے, دکان کا افتتاح, دکان برباد ہو جائیں گی, شرک, شگن. ارے آپ نے ہفتے کے دن شادی طے کر دی, آپ کی بچی کی طلاق ہو جائیں گی اس کی, تو شگن. کر رہے نہیں کر رہے, تھڑلے سے کر رہے ہیں بھائی, شادی طے ہو رہی ہے. میں چھوٹی بتا رہا ہوں, ابھی تو بڑے لیول تک جاؤں گا تو مشکل ہو جائیں گی, چھوٹے بتا رہا ہوں. ابراہیم علیہ السلام کی قوم کا کبھی واقعہ یاد کیجیے کہ انہوں نے تاروں کو دیکھا, ہاں سورج آیا نکل کے کہا ہاں یہ میرا رب ہے, ستاروں کو دیکھا اور کہا یہ میرا رب ہے, ہے نا. قوم نے کہا ہاں یہ میرا رب ہے, سمجھانے کے لیے. صبح آئے بولے کہاں ستارے تمہارے, چلے گئے, میں ایسوں کو رب نہیں مانتا. چاند آرے نہیں, بولے یہ تھوڑا چاند بڑا ہے, یہ رب ہے. تو قوم نے بولی ہاں ابراہیم یہ رب ہے ہمارا علیہ السلام. جب چاند چلے گا تو کہا رہے یہ کہاں, یہ میں ایسے ڈوبنے والوں کی عبادت نہیں کرتا. صبح ہوئی تو دیکھا ہاں, کہا کہ ہاں یہ سورج میرا رب ہے. خالہ حاضر ربی حاضر اکبر, ارے یہ میرا رب ہے تو بہت بڑا ہے, سب سے بڑا ہے نا. جب رات ہوئی ڈوب گیا تو کہا میری خام, میں ڈوبنے والوں کی عبادت نہیں کرتا, اگر میرا رب مجھے ہدایت دے تو میں تو گمراہ ہو جاؤں گا. انی وجہت وجهی للذی فطر, میں اپنے چہرے کو پھیرتا ہوں زمین و آسمان کی بنا لوں. پوری دعا آپ نے پڑھ دی. یہ خواب واقعہ ہم سنتے کتنا ہنستے نا, کیسی خام تھی, جاہل جٹ, تارو ستارو کیا کیا مان رہی, سورج سے یہ ہوتا. چھوڑ دیجیے اس واقعے کو, تھوڑا سا بازو اپنے آپ کو ڈال لیتے اس واقعے میں. سورج اور چاند سی عبادت سے کیا مراد ہے کہ اس کے نکلنے اور آنے جانے میں یہ تصور رکھنا, اچھائی کو لاتے برائی کو لاتے, خیر کو لاتے برائی کو دور کرتے, شیطان کو دور کرتے ہیں نا, یہ مانا ہے نا. آج ہم نے کیا یہ شرک اختیار نہیں کیا؟ گھر میں شادی طے ہو رہی, شادی طے ہو رہی, جنتری لاؤ جنتری, جنتری کا کے لیے. ارے شادی طے کرنے سے معلوم کرنا پڑتا ستارے کون سے بروج میں ہیں, قمر ہے یا عقرب ہے, ورنہ شادی نہیں ہو سکتی. یہی تو شرک تھا ابراہیم علیہ السلام کی قوم کا. پھر وہ مشرک کہ اللہ کے پیمانے دو ہو سکتے ہیں, نہیں ابراہیم السلام قوم کے لیے شرک تھا, امت محمدیہ کے لیے مشرک نہیں ہے, تم لوگ توحید پرست جاؤ, کچھ بھی کرو تمہارے لیے سب معاف. وہی تو تھا سورج اور چاند کے آنے جانے میں, وہ سمجھتے تھے اولاد ہوتی ہے, فصلیں اچھی ہوتی ہے, فلاں ہوتا ہے. دن کیا ہے؟ سورج کا نکلنا اور ڈوبنا, اس کو دن کہتے ہم. آج ہمارا عقیدہ ہی نہیں ہے, کچھ دن جب سورج نکلتا ہے تو اچھا آتا ہے, کچھ دن برا ہوتا ہے. منگل کو شادی کر کے دیکھیے لوگ کیسے تانے دیں گے آپ کو, منگل کا دن کو اچھا دن رہتا ہے کہ شادی کر دی تم نے. ہفتے کا دن, ارے شنی پیچھے لگ جاتا ہفتے کے دن تو تم نے شنی جو ہے سنیچر کو شادی کر دی, ہے نہیں ہے. شادیاں کیسی ہوتی؟ اتوار, پیر, بدھ, جمعرات, جمعہ. زیادہ سے زیادہ کوئی بالکل گلے میں وہ کاٹ اٹ کے جیسا ولیمہ کر دیتا ہفتے کے دن اور منگل کے دن, नहीं वो जाना चाह रहे तो अब कर दो यार, मेरा दिल नहीं मंगल का दिन है नहीं है, है नहीं है। हर दिन हर रात हर घड़ी मोमिन के लिए अच्छी, हाँ वो हमारे आमाले जो नहुसत लाते हम पर, कोई घड़ी मनहूस नहीं होती है ना। शादी अगर असर की बात थी और मगरिब की बात हो गई तो ओहो अब सच्चा नहीं सूरज ग़ुरूब हो गया था, अब सच्चा नहीं शादी का, वो जल्दी टूटने वाली। ये तो असर के पहले शादी होना, बोले डूब गया, बोले तो क्या डूब गया मामला इसका, है नहीं है। रमजान में शादी नहीं करना, रमजान में शादी होगी तो शादी वो तलाक हो जाती, क्यों, इबादत का महीना ना, तो फिर शादी इबादत नहीं तो क्या है। हाँ नहीं लेकिन हमारे लिए शादी इबादत थोड़ी हो तो दिखावा है ना, तो फिर सही बात है नहीं करना चाहिए। इबादत का हमारी इबादत जो समझता तो इबादत को उस तरीके से करता जो बताया गया, नमाज एक इबादत है तो सिखाया जैसा गया वैसा पढ़ना है, हज एक इबादत है सिखाया गया वैसा करना है, निकाह एक इबादत है तो सिखाया गया वैसा करना है ना, उससे हटके करेंगे तो कबूल नहीं होगा फिर नहीं, वो हमारे लिए इबादत इसलिए वो नहीं हो सकता रमजान में, है नहीं है। फिर ये क्या है, इब्राहिम अलैहिस्सलाम मुकाम सितारों और सैयारों में रखती, हम तो कंकर और पत्थरों में भी रखते हैं तसव्वुर, ये भी हमारे पास शिर्क, मेरे हाथ में क्यों अंगूठी है, इससे क्या होता, मेरा दिमाग ठंडा रहता इससे। ये दूसरी है माशाल्लाह दूसरी, ये क्या करती, कस्टमर ऐसे आते गिरा फटाफट फटाफट, एक दिमाग ठंडा रखती है, एक कस्टमर लाती है माशाल्लाह, और एक है ओहो ये क्या करती है, ये बीवी का गुस्सा गजब ये वो सब सब सब दूर कर देती है माशाल्लाह, एक और एक है उंगलियां 10 है माशाल्लाह, और एक है अब ये कह के लिए है, इससे नेक औलाद पैदा होती है माशाल्लाह, ये बहुत अच्छा, एक और है ये कह के लिए शैतान से हिफाजत होती है, एक और इधर डाल दिया, अब ये कह के लिए एक और छिटका दिया, एक और लगा दिया, एक और ढाप दिया, एक और दफना दिया, एक और लगा दिया, घोल के पीता हूँ, एक फला करता हूँ, ये सब क्या है, ये पत्थरों की इबादत है मेरे भाई कि तुम ये तसव्वुर करते हो पत्थर भी तुम्हारी तकदीर को बदल सकते हैं, शैतान को दूर कर सकते हैं, औलाद दे सकते हैं, दिमाग ठंडा कर सकते हैं, आखिरत में गर्म कर देंगे दिमाग, ये ठंडा नहीं हो सकता। फिर हंसते हो तुम इब्राहिम अलैहिस्सलाम की कौम के शिर्क पर और अपने शिर्क को याद नहीं करते हो। अकसाम बताते जाऊंगा तो मैं समझता हूँ रात भी काफ़ी नहीं होंगी, इतने शिर्क आज हम करते हैं तवाम की शक्ल में, गैरुल्लाह की खस्मों की शक्ल में, कितना आम है ये शिर्क। आप सब फरमाते हैं मुस्नद अहमद की रिवायत है, मन हलफ बिगैर अल्लाह फ़क़द अशरक, जिसने अल्लाह के अलावा किसी के शिर्क खस्म खाई उसने शिर्क किया, माँ की खस्म, बाप की खस्म, बच्चों की खस्म, बीवी की खस्म, शिर्क, तौबा करना पड़ेंगे। अब शिर्क किसी भी किस्म का ज़िंदगी में किया हो तौबा चारा है उसका, कितना ही बड़ा किया हो तौबा बाकी है, याद जिंदा है तो तौबा बाकी है माशाल्लाह। ये सहूलत दे दी गई, अल्लाह ने स्टैमिना लगा दिया, किया तो अब बद भुगतो अल्हम्दुलिल्लाह, बस किया ठीक है अल्लाह मुझे माफ़ करे, स्टडी कीजिए ये शिर्क क्या होता है, ये कुफ्र क्या होता है, वरना ऐसा ना हो कि बस उम्मीद में रह जाए कि हाँ काफिर ये है मुशरिक ये है, हम तो तौहीद परस्त हैं, और पता चला जिसको हमने तौहीद समझी वो शिर्क था, जिसको हम शिर्क समझते थे वो तौहीद निकल आया। पढ़ना पड़ेगा ना उस चीज़ को। सही मुस्लिम की हदीस सुनिए, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं रात बारिश हुई, बारिश का ही मौसम, बारिश हुआ फजर में आए, आकर नमाज पढ़े और कहा कल रात इंसानियत में से लोगों ने कुछ ने कुफ्र पे गुजारी, कुछ ने ईमान पे गुजारी। आपने कहा क्या हुआ ऐसा, सहाबा ने पूछा, कहा जिसने ये कहा कल रात बारिश अल्लाह ने दी थी उसने माबूदों का इनकार किया, और जिसने माबूदों का इनकार किया और अल्लाह पर ईमान लाया वो शख्स, और जिसने ये कहा कल रात बारिश इसलिए हुई कि सितारे फलां बुरुज से फलां बुरुज में आ गए थे, बुरुज समझते कंस्टिलेशंस, वो हर महीने के 15 से 15 शुरू होते हैं, बहुत से लोग जो खुद पढ़ते हैं ना वो उनको मालूम रहता है कब से कब 15 तारीख से 15 रहते हो, कंस्टिलेशन बुरुज 12 बुरुज होते हैं आसमान, तो सितारा ये बुरुज से निकल के यहाँ आया तो बारिश होती है, ये कहा उसने अल्लाह के साथ कुफ्र किया और सितारे पर ईमान लाया। शादियां तय करें ना उसके हिसाब से, बुरुज अखमर अखरब, सितारे पर ईमान लाया, अल्लाह के साथ कुफ्र किया। मैंने नहीं कहा ये बात, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम, कल रात कुछ लोगों ने सितारे पर ईमान लाया और कुछ ने अल्लाह पर ईमान लाया और सितारों से कुफ्र किया, तो उसमें वजाहत आपने कर दी। आज हमारा यही मामला है, सितारों की यहाँ से ये होता, आज अमावस से ये होता, कल पूर्णिमा वो होता, कभी कभार तो गैर मुस्लिम बोलते रहे कितना मालूम होता यार तुम लोग, मतलब शिर्क हमारी पहचान हो गई आज, और कितना मालूम होता तुमको, ये सब हमको नहीं मालूम था ये सब ऐसा रहता, बल्कि देखिए आप क्या क्या हो रहा है, नंबरों के साथ शिर्क, क्या क्या गिनवाओं में, नंबरों के साथ शिर्क, दिनों के साथ शिर्क, वक्त और घड़ियों के साथ शिर्क, तौहाम की शक्ल में शिर्क, ये करे तो ये होता, वो करे तो वो होता, ऐसा करता ऐसा होता, वैसा करे तो वैसा होता, शिर्क की मतलब तादाद नहीं हम गिनवा सकते। हर सुबह उठकर बहुत सारे हमारे मुसलमान भाई क्या कहते हैं आपके सितारे, शिर्क। सितारे क्या कहेंगे, रब कहता जो कहना है। कुछ लोगों की तकदीर का तो अल्लाह रहम करे यह हाल है, कुत्ते बिल्ली गधे और तोते बताते हैं उनके साथ क्या होने वाला है। जो बेचारा जानवर है जो आके बैठा हुआ है, तोता निकल के आता है चलते हुए, बहुत स्टाइल से आता है बेचारा, अल्लाह की मखलूक है, लेकिन वो भी हंसता हूँ कभी कर, क्या बात है, क्या मुकाम है मेरा, ये गधा मेरे सामने आके बैठा हुआ है और मैं बता रहा हूँ इसको जानवर हो के कि इसके साथ क्या होने वाला है। निकल के आता बेचारा स्टाइल से, एक पत्ता उठा के डाल देता, वो लेता वो बेचारा आदमी पूरे पत्ते बिछा देता, फिर इसकी तुम्हारे पत्ते ये जीना मरना फलां फलां फलां फलां। बहुत सही बात, 2 रुपये में तकदीर माशा, 2 रुपये मिल जाती है। किसी को गधा बता रहा, किसी को कुत्ता बता रहा कि भाई इतना जीने वाले, इतना मरने वाले, ये होने वाला, वो होने वाला, शिर्क, ये शिर्क। बहरहाल तो शिर्क कमाना है अल्लाह की ज़ात में, उसकी सिफात में, उसकी इबादत में किसी को शरीक करना और उसको एक ना जानकर किसी और को वो ताकतें, वो कुव्वतें, वो सिफतें, वो सलाहियतें, वो अरकान, वो काम उसके लिए करना, ये तमाम चीज़ें शिर्क होती है। हमारे लिए ज़रूरी है कि उसको हम शिर्क क्या जाने और उसको अपनी ज़िंदगियों से मुकम्मल तौर से, जिस तरह से आप ख़राब झाड़ों को निकाल कर फेंक देते हैं अपने बाग से, निकाल कर उसको फेंक दे, वरना हमारा कोई आमाल काबिल कबूल नहीं, चाहे आमाल ढेरों में हो जाए, शिर्क होगा तो कोई आमाल काबिल कबूल नहीं होता है। अस्सलाम वालेकुम, मेरा नाम। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुह। नाज़रीन, अगर आपको इस वीडियो से कोई फ़ायदा हुआ है और आप समझते हैं कि इस वीडियो से और भी लोग फ़ायदा उठा सकते हैं, तो आप ज़रूर हमारा तआवुन करें ताकि हम ऐसे क्वालिटी के और भी वीडियोज़ जो है बना सकें और ये पैगाम इस्लाम का दूसरों तक भी पहुँचा सकें। जिस तरह से आप फ़ायदा उठा रहे हैं, दूसरे भी इसका फ़ायदा उठाएं, तो आप ज़रूर हमारा तआवुन कीजिए। आप अपना तआवुन हमारे बैंक अकाउंट्स या वेस्टर्न यूनियन के ज़रिए जो है हम तक भेज सकते हैं, जिसकी तफसीलात इंशाल्लाह अज़ीज़ आपको इसी वीडियो में मिलेंगी। इस बात का आप ख़ास ख्याल रखें कि कोई रकम छोटी नहीं होती, तो ज़रूर भी ज़रूर आप ना ताउन करें। आप हमें ज़कात और सदक़ात के ज़रिए ताउन कर सकते हैं और आप कोशिश करें कि आप अपनी ज़कात और सदक़ात हम तक पहुँचाएँ, बिलखसूस रमज़ान के महीने में आप हमें याद रखें ताकि इस दावत तबलीग के काम में आपका भी ताउन लगे। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।